You are listening to Nepali Radio Program on slnepal.com. जीवनलाई हामीले कसरी बुझ्छौं? कतिले सजिलै बुझ्छौं, कतिले गाह्रो बुझ्छौं। तर यो जीवन हामीले जस्तो सोच्यो त्यस्तै रूपले अगाडि बढिरहेको हुन्छ। यो त निरन्तर रूपमा बगिरहने पानी जस्तै हो। यसको कुनै आकार छैन, यसको कुनै प्रकार छैन। पानीलाई पनि जुन भाँडामा हाल्यो त्यही भाँडाको आकार लिन्छ। त्यस्तै जीवनलाई पनि खुसीमा राख्न खोज्यौँ भने खुसी बनिदिन्छ, र दुःखमै डुबाउन खोज्यौँ भने दुःख बनिदिन्छ। नमस्कार, इट्स एफएम 91.2 फेरि एकपटक समय सुरु भएको छ हिरो होन्डाको मेरो कथा मेरो गीतको, र तपाईँलाई फेरि एकपटक साथ दिनको लागि यहाँ उपस्थित भएको छु मनोज केसी। आज पनि म त्यसै आएको छैन, एउटा जीवनको वास्तविक भोगाएको कथा छ मसँग, जुन कथालाई यहाँसम्म लेखेर पठाउनु भएको छ नवलपरासी कावासुती मगरकोट घर भई हाल बौद्ध नयाँ बस्ती बस्नुहुने सूर्य तामाङजीले। तपाईँको जीवनमा पनि यस्ता तिता मिठा अनुभवहरू धेरै हुन सक्छन्, जीवनका उकाली ओह्राली पार गर्ने क्रममा तपाईँले बटुल्नु भएका। लेख्नुहोस् न आफ्ना ती अनुभवहरूलाई हाम्रो यो ठेगानामा, हिरो होन्डाको मेरो कथा मेरो गीत, इट्स एफएम 91.2, पोस्ट बक्स नम्बर 21912, काठमाडौँ। वा तपाईँले हामीलाई सजिलै इमेल पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो इमेल ठेगाना छ mail@hitsfm.com.np mail@hitsfm.com.np। यो समय जति गतिशील छ उति नै मूल्यवान पनि छ, त्यसैले यो गतिशील अनि मूल्यवान समयको एक पल पनि खेर नफालिकन सुरु गरौँ आजको हिरो होन्डाको मेरो कथा मेरो गीतलाई। बरसातमा उनी रुसा झरी बन्नु लाग्यो, बरसातमा उनी रुसा झरी बन्नु लाग्यो, केशबाट तप्प चुइने पानी बन्नु लाग्यो, मलाई पानी बन्नु लाग्यो, केशबाट तप्प चुइने पानी बन्नु लाग्यो, मलाई पानी बन्नु लाग्यो। नौनी जस्तो शरीर उनको सबैतिर रुझ्यो, नौनी जस्तो शरीर उनको सबैतिर रुझ्यो, कलकलाउँदो बैंसा रुझ्दा काउकुती नै चल्यो, रुझे काती कोमल अङ्ग हेरिरहनु लाग्यो, रुझे काती कोमल अङ्ग हेरिरहनु लाग्यो, केशबाट तप्प चुइने पानी बन्नु लाग्यो, मलाई पानी बन्नु लाग्यो, केशबाट तप्प चुइने पानी बन्नु लाग्यो, मलाई पानी बन्नु लाग्यो। कति धेरै भाग्य मानी त्यो बर्सिने पानी, कति धेरै भाग्य मानी त्यो बर्सिने पानी, छिल्लिएर गी जाउँदै गर्छ मनोमानी, बर्सातको चाला देख्दा लौन दाह लाग्यो, बर्सातको चाला देख्दा लौन दाह लाग्यो, केशबाट तप्प चुइने पानी बन्नु लाग्यो, मलाई पानी बन्नु लाग्यो, केशबाट तप्प चुइने पानी बन्नु लाग्यो, मलाई पानी बन्नु लाग्यो, बरसातमा उनी रुझ्दा झरी बन्नु लाग्यो, बरसात मा उनी रुदा झरी बनु लाग्यो किस बाट तप चुइने पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो किस बाट तप चुइने पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो किस बाट तप चुइने पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो जिंदगी का यादहरुलाई कहाँबाट सुरु गरी कहाँ लगेर अन्त्य गरौं यो अर्थहीन जिंदगी सँगै हिँड्ने समयलाई सधैं भरि एकनाश चलिरहने यो समयलाई कुन परिभाषा दिऊ के भनी व्याख्या गरौं कुनै निष्कर्षमा पुग्न सकेको छैन आखिर जिंदगी भन्नु नै अपूरो खेलको अविस्मरणीय क्षण रहेछ मिलन र बिछोडको उपन्यास जस्तै कथा रहेछ कैयौं पीड़ा व्यथालाई ग्रहण गरेर पनि नाटकीय संसारमा बनावटी हाँसो लिएर जिउनु पर्ने रहेछ भन्छन् जति चाँडो माया गासिन्छ त्यति नै टुट्न जान्छ आगो बिना जल्नु पर्ने पीड़ा बिना तड्पनु पर्ने रहेछ आखिर किन जीवनमा आफूले सोचे अनि रोजे जस्तो कहिल्यै पनि नहुँदो रहेछ सबैतिरबाट तिरस्कार पाएपछि आखिर मन खुशी त कहाँ हुन सक्छ र तैपनि खुशी बन्न वा अरूलाई देखाउन खुशी हुनुपर्ने पीडा लुकाएर हाँस्नुपर्ने मेरो जीवनको रीत नै बनेको छ ज जसलाई माया दर्शायो ऊ पर पर हुन्छ जसले मलाई नजिक चाहन्छ उसबाट झन् पर पर बस्न मन लाग्ने आखिर जीवनको परिभाषा नै यस्तै रहेछ सोचे खै के कामको लागि यो संसारमा प्रवेश गरे म आफैलाई थाहा छैन दिशाहीन र लक्ष्यहीन गन्तव्यलाई पार गर्दै हरेक दिन फेरि नयाँ दिनलाई पुकारा गरिरहेछु आखिर हिजो र आजको दिनमा कति अनुभव गरेको छु मैले संसारको हरेक खुसी लुट्न चाहने म किन यसरी त्यो बाटोमा नराम्ररी पछारिए म आफै कल्पना गर्छु आजको दिन कसरी मेरो जीवनमा आयो हरेक पलमा हाँसेर रमाउँथे कति खुसीका दिनहरूलाई पार गरेर आज यो मोडमा आफैलाई हराएको छु बाटो हिँड्ने बटुवाको बाटै प्यारो साथी सम्हाल्नु छ दुःख पीडा राख्दै शिर माथि बाटो हिँड्ने बटुवा हो छैन बटुवालाई न त कुनै पीरा बाटो हिँड्ने बटुवा हो बटुवा हजुर बटुवा बाटो हिँड्ने बटुवाको भाग्य देख्छु मिठो सपना देख्छु हो पहिला पाइला भाग्य देख्छु मिठो सपना देख्छु थोपा थोपा पसिनाले आफ्नै कथा लेख्छु कहिले चढे उकाली शिखर टेक्ने दाउमा पाइला अल्झी पुग्ने हो कि स्वर्ग परि गाउँमा बाटो हिँड्ने बटुआ प्यारो साथी सम्हाल्नु छ दुःख पीडा राख्दै शिर माथि बाटो हिँड्ने बटुआ हुँ बटुआ दसैँ आयो पिउला पिउला जहिले पनि पिउला अहिले पनि पिउला ए बुढी एक पेक देऊ न लखा एक पेक लखा दुई पेक अझ चाहियो पुग्यो पुग्यो त्यस भए एचएफएम 91.2 लगाऊ न एचएफएम 91.2 दस पेक बराबर आविष्कारी नयाँ क्वान्टम कोर इन्जिनद्वारा विकसित नयाँ सुपर स्प्लेन्डर यसमा पाउने सम्पूर्ण गुणहरूको सर्वश्रेष्ठ Tomto, World Hair Expert. Tried running your fingers through your hair. Can't get to the ends? I'll show you why. With my perfect hair scale. Many girls have tangles and get stuck at 6 because the lower part of hair is older and rougher, so it tangles and breaks easily. That's why Sunsilk and I have co-created a new conditioner. Massage it into the lower part and score a 10. Enjoy running your fingers through tangle-free hair. Sunsilk Conditioners. For perfect hair that scores a 10. विद्यार्थीहरूको लागि क्यानाडा र अमेरिका बाहेक संसारको जुनै ठाउँमा गए पनि एक वर्षको लागि $299 ट्राभल एन्ड मेडिकल इन्सुरेन्स हुन्छ नि थाहा छैन मात्र हिमालयन जनरल इन्सुरेन्समा फोन 4231788 Hair is damaged hair. No one repairs damage like Dove. Introducing Dove Dry Therapy with intensive moisturizing serum. It repairs dryness by restoring moisture to even the driest of tips, leaving your hair so soft and smooth, it's irresistible to touch. Dove Dry Therapy. Unbeaten damage repair. मिरमिरे बिहानीको झिसमिसेसँग नयाँ दिन उदाएको छ दुर्लभ ठाउँदेखि सुलभ ठाउँसम्म पुग्ने हाम्रो बाचा रहेको छ किसानको हलो कोदालीदेखि विशाल जल विद्युत परियोजनासम्म हाम्रो साथ हुनेछ पुग्नु छ हामीलाई धेरै टाढा हाम्रो यात्रामा साथ तपाईँको चाहिएको छ बनाउनु छ नयाँ नेपाल जहाँ हरेक नेपालीको मुस्कानले सारा देश झिलमिलाउनेछ हरेक नेपालीको आशा बनेर मेगा ब्याङ्क उदाएको छ हेलो टु हाइड्रो मेगा ब्याङ्क होन्डा दसैँ तिहार धमाका 21 तोला सुनको तहलका होन्डा मोटरसाइकल खरिद गर्दा स्क्रैच कुपन प्राप्त गर्नुहोस् र जित्नुहोस् 4,000 to 10,000 रुपियाँ सम्मको नगद पुरस्कार साथै एउटा उपहार कुपन प्राप्त गरी 10 ग्राम सुन 25 जनालाई प्रत्येक मोटरसाइकलको खरिदमा होन्डा हेलमेट सित्तैमा हेर्दाखेरि शून्य हुन्छ बुझ्न सकिदिन के हुन्छ सोचौ हामी बुझौ एकैछिन पहिलो पाइला जीवनको बचत सुरक्षा को तेस्रो कर लाभ शून्यवाती विचार करूं एक छिन प्राइम लाइफ इंश्योरेंस सुरक्षित भविष्य प्राइम लाइफ इंश्योरेंस फ्यूचर रॉकस्टार यू लुक फेयर एंड लवली हिजो मात्र लगाएकी थिए टाइटिंग हिजो मात्र गरे थियो न्यूज़पेपर हिजो मात्र पढे थियो प्रैक्टिस Come on. हिजो मात्र गरेकी थिए तर दिदी हजुर जस्तै बन्नु छ त्यसो भए हरेक दिन प्र्याक्टिस सँगसँगै यो पनि हरेक दिन फेयर एंड लवली मल्टीविटामिन हरेक दिन लगाएपछि पाइन्छ गोरो अनुहार पहिले भन्दा धेरै बढी प्रेजेन्टिंग रॉक स्टार्स सारा एंड अलिशा आज देखि हर एक दिन Close Up 14th Hits FM Music Awards 2067. Co-sponsored by Pepsi. Associate sponsors Ace, Development Bank, Matsapusre Bank, Mega Bank, Prithvi Remit, Nepal Investment Bank, and Prime Life Insurance. Hero Honda ko Meru Katha, Meru Geet. मेरो नाम सूर्य तामाङ जन्मभूमिको रूपमा नवलपरासी जिल्ला गाउँसुती गाविस अन्तर्गत मगरकोट भन्ने गाउँमा एउटा निम्नवर्गीय परिवारमा मेरो जन्म भएको हो प्राकृतिक दृष्टिकोणले यहाँका पाखा पखेरा खोला नदी अनि घना जंगल स्वच्छ वातावरण प्राकृतिक हिसाबले सम्पन्न ठाउँ हो पर्यटकीय हिसाबले पनि सम्पन्न ठाउँ हो भौगोलिक विविधताले विकट भए पनि आफ्नो जन्मभूमि प्रति जो कोहीलाई पनि माया एवं प्यारो लाग्दो रहेछ पारिवारिक पृष्ठभूमि भन्नु पर्दा बाबा आमा र तीन दाजुभाइहरू गरी जम्मा पाँच जनाको परिवार थियो हाम्रो बाबा आमाको पेशाको रूपमा साँझ बिहान ज्याला मजदुरी थियो भने त्यही कमाईको भरमा सिङ्गो परिवार अनि त्यसैमा हाम्रो सुन्दर भविष्य गाँसिएको थियो मेरो बाल्यकाल कसरी बित्यो त्यति यकिन छैन तैपनि थाहा भए अनुसार आमा बाबाको न्यानो आँचल अनि दुई दाजुहरू पछिको कान्छो भाइ भएकोले दाजुहरूको स्नेह न्यानो माया ममताले समयको आवेगसँगै दुःख र सुखको सङ्गम बनेर बितिरहेको थियो यसरी दिन महिना अनि वर्ष गर्दै बिस्तारै हुर्काँदै गयौँ दिन प्रतिदिन आमा बाबाको कमाईले बिहान बेलुका हातमुख चोर्न निकै नै धौधौ पर्न थाल्यो सायद उहाँहरूको दुःख सम्झेर होला दाजुहरूले माध्यमिक विद्यालय तहको अध्ययन पुरा नगरिकन छाड्नुभयो मलाई पनि पढ्न रोक्नु भएन उहाँहरूको उद्देश्य थियो कि आफू पढ्न छाडेर भए पनि मलाई धेरै नै पढाउने साथै आफूले पुरा गर्न नसकेका अधुरा सपनाहरूलाई मबाट नै पुरा गर्ने र आमा बाबाको आँसु पुछेर समाज सेवा गर्ने मेरो पनि जीवनको उद्देश्य यस्तै थियो समयको प्रवेगसँगै सबैको माया अनि साथीहरूसँग खेल्दै रमाउँदै थाहै नपाई विद्यालय जीवन पनि पार गर्दै 2055 सालमा दोस्रो श्रेणीमा एसएलसी पास भएछु ममा खुसीको सीमा नै थिएन घर परिवार साथै साथीभाइहरूले बधाई एवं हौसला दिए एकातिर खुसी अर्कोतिर कता कता मनमा उदासीनता छाएको थियो आफ्नो अध्ययनलाई निरन्तरता दिने वा यतिकैमा सीमित राख्ने भन्ने निर्णय गर्न सकिन Close up matcha active clean mouthwash. Just clean so yes to taza panki kiss karna man lagcha. Close up. Zati nazik teti ramro. अमेरिका कहिले जाने भयो त ट्राभल एन्ड मेडिकल इन्सुरेन्स गरायो त गराइसके एक वर्षको लागि $725 संसारको जुन सुकै ठाउँमा गए पनि विद्यार्थीहरूको लागि यो विशेष मौका र सुविधा रहेछ मात्र हिमालयन जेनरल इन्सुरेन्समा फोन 4231788 हाय पूजा, लंच? ओके, 2 बजे। दाइ, ऑर्डर लिनु न। पूजा? हॉट सूप। अप्पा। स्पाइसी चिकन। भैया। अनि चीज आइसक्रीम। ओह नो, मेरो दाँत खत्तम हुन्छ। नयाँ पेप्सोडेन्ट हर्बल टुथपेस्टको 4 प्राकृतिक तत्त्वले कीटाणुसँग लड्छ र दाँत र गिजालाई स्वस्थ राख्छ। तिमीलाई त तातो आलुदम साह्रै मन परे जस्तो छ नि। यसपछि आइसक्रिम ल। पेप्सोडेन्ट हर्बल टुथपेस्ट, अब मन पर्ने खाना खान पूरा फ्रिडम। पठाउला पैसा बुझेर वेस्टर्न युनियन रोजेर अन्नपूर्ण ट्राभलमा घण्टा घर नजिक खोजेर अन्नपूर्ण ट्राभलका नेपाल भरि शाखा छन्। पाएक पर्ने ठाउँमा जाऊ बुझेर पैसा गनेर ल्याऊ। वेस्टर्न युनियन मनी ट्रान्सफर को प्रमुख एजेंट अन्नपूर्ण ट्रैवल घंटाघर नजिक, फोन नंबर 4235350। Three times softer, three times smoother, three times stronger. Dove Therapy Conditioners with Zero Damage System. 3 new ways to zero damage. Beautiful hair. आजको अर्थनीति वा शेयर बजारमा भएका उन्नति तथा अवनति. Stay informed, updated, and on top. आर्थिक अभियान, आर्थिक दैनिक. आर्थिक अभियान, विश्लेषणात्मक समाचारको लागि प्रत्येक दिन. हेर्नुहुन्छ मेरो कपाल कति लामो छ? यति लामो, अझै लामो, धेरै लामो। अनि यति लामो कपालको लागि स्याम्पु? यति छोटो, आहा, यति छोटो। क्लिनिक प्लस स्याम्पुको स्याचे 1 रुपियाँ अनि 2 रुपियाँ दुवै उपलब्ध छ। हिरो होन्डाको मेरो कथा मेरो गीत। आखिर कति दुःख पाइरहने यो जीवनभरि, जति दुःख गरे पनि त्यही त हो। आखिर मरेपछि लिएर जानुपर्ने केही पनि रहेनछ, बाँच्नु पर्दो रहेछ। अरूको लागि भए पनि बाँच्नको लागि केही गर्नुपर्ने रहेछ। मेरो जीवनको एउटै उद्देश्य थियो, एउटा सच्चा नागरिक भएर देशको सेवा गर्नु अनि यो समाजमा आफ्नो छुट्टै परिचय बनाउनु। यसरी जागिरको सिलसिलामा काठमाडौँ, पोखरा जस्ता प्रमुख शहरमा पुगेको पनि थिएँ, तर सफल हुन सकिनँ। सायद जिन्दगीभरि नै भुल्न नसक्ने ती ठाउँमा भोक भोकै हिँडेको अनि बिताएका ती रातहरू सम्झिँदा अहिले पनि कहाली लागेर आउँछ। एकातिर पारिवारिक पृष्ठभूमि कमजोर हुनु, अर्कोतिर जागिरको खोजीमा भौँतारिनु अनि प्रत्येक पटक असफल हुनु, जसको पीडाले गर्दा म जिन्दगीदेखि थाकेर आफ्नो लक्ष्यलाई बिर्सँदै गएँ। साथी सङ्गीको सङ्गतले नशावान तथा मादक पदार्थ सेवन गर्न थाले, किनकि नसाको मातले केही हदसम्म भए पनि दुःखको आभास हुँदैनथ्यो। भोलिपल्ट फेरि त्यही नै अवस्था थियो मेरो। बिस्तारै बिस्तारै धेरै पिउन थालेछु। पिउँदा पिउँदै जय झगडा, हो हल्ला जस्ता कार्यमा संलग्न पनि भए। पाञ्चन बिग्रेको मान्छेलाई सही बाटोमा ल्याउन उसको परिवार अनि साथीहरूको अहम भूमिका हुन्छ। मेरो यस्तो अवस्था हुनु नजिकैको साथी अपेक्षालाई राम्ररी थाहा थियो। उनी बेला बेलामा सम्झाउने पनि गर्थिन् मलाई, तर मैले वास्ता गर्दिनथे। दैनिकी जस्तै उनको हरेक कुराले ममा केही परिवर्तनका पालुवा पलाउन थाले। अपेक्षाले भन्ने गर्थे, सूर्य आफ्नो यो आँसुलाई जोगाएर राख, हामी जस्ताको आँसुको कुनै मूल्य छैन, कुनै अस्तित्व छैन। यो त तिमीलाई कमजोर बनाउने अस्त्र मात्रै हो, यसले तिमीलाई भित्रभित्रै खोक्रो बनाउँछ, तिम्रो प्रगतिको बाटोमा बाधा भएर उभिन सक्छ। त्यसैले हाँसिदेऊ र यस निरीह संसारलाई पनि हँसाउन खोज। तिम्रो आँसुको मूल्यलाई चिनाउन खोज। तिमीले सङ्घर्ष गर्न सक्नुपर्छ, समाजका चुनौतीलाई स्वीकार्ने हिम्मत आफैले जगाउनुपर्छ। दृढ अठोट लिएर कल्पनाको सिर्जना गर्न सक्नुपर्छ। जुनको शीतल होइन सूर्यको प्रचण्ड गर्मी सहन सक्नुपर्छ। वसन्तको आगमनको प्रतीक्षामा होइन चैत वैशाखको हुरीलाई सहने बानी बनाउन सक्नुपर्छ। अनि मात्र तिमीले केही गर्न सक्छौ। त्यसैले समाजमा केही गर्न सक्नुको लागि यस समाजसँग लड्न सक्नुपर्छ। चुनौतीलाई सामना गर्दै मैदानमा उत्रिन सक्ने हिम्मत हुनुपर्छ र छातीमा हात राखेर आफ्नो लक्ष्य प्राप्त गर्नुपर्छ। अनि मात्र तिमीले आफ्नो गन्तव्यमा पुग्न सक्छौ। मित्रतालाई नराम्रो दृष्टिले हेर्न थालेछ। उनको र हाम्रो घरमा हामी बीच आवत जावत अनि भेटघाट भइरहन्थ्यो। कुरा त्यो दिनको हो, सधैँभरि हँसिलो उनको त्यो मुहारमा उदासीनता अनि आँसुको भेल बगिरहेको थियो। कता कता मलाई नरमाइलो आभास हुन थाल्यो। सोधे, अपेक्षा, यो जिन्दगी जिउन तिमीले सिकाएकी छौ आज, फेरि आज तिम्रो आँखामा आँसु, किनकि यो निर्दय संसारमा तिमीले नै खुसीले रम्न सिकायो। प्रत्युत्तरमा भन्छन्, सूर्य, वास्तवमा हामी एक असल साथी साथी हौ, तर पनि आज म तिमीसँग केही माग्दैछु, दिन्छौ होइन? नै नभन ल। मैले भने, म एक त गरिब छु अनि त्यसमा तिमीलाई के नै दिन सक्छु र? यदि ममा त्यस्तो केही छ भने अवश्य दिनेछु। उनले भनिन्, मलाई तिम्रो चोखो माया चाहिन्छ। अब हामी साथीको रूपमा होइन एउटा मायालु जोडीको रूपमा छौँ। मैले भने अपेक्षा सपनाको आकाश र यथार्थको धरातलमा धेरै फरक हुन्छ मेरो गरिबीको जंजीरले तिमी जस्तो धनाढ्य व्यक्तिलाई प्रेम गर्न अनुमति दिदैन त्यसैले मित्रता जस्तो संवेदनशील सम्बन्धलाई प्रेममा परिणत गर्न सक्दिन र यो समाज हँसाउने काम गर्न सक्दिन उनी भन्छन् सूर्य मान्छे मान्छे नै हो कोही कालो होला कोही गोरो आखिर रगत त उही नै हो नि होइन र यो जात भात अनि धनी गरिब मान्छेले नै बनाएको त हुन् माया त अदृश्य बन्धन हो जसलाई समयको आधी बेहरी त के दैवले पनि तोड्न सक्दैन अनि माया त एक चिहान हो जहाँ एक अर्काको पवित्र प्रेम पुरिन्छ यो संसारमा सबै कुरा मरेतुल्य भए पनि एउटै कुरो जीवित रहन्छ मृत्यु पश्चात पनि त्यो हो माया मायाको पीडा कहाँ हुन्छ माया कहाँ दुख्छ हो मलाई थाहा छ तिमी गरिब छौ धन सम्पत्ति नभए पनि चौको मायाको तिमीमा कमी छैन होला यस्तै लामो वार्तापछि केही दिनपछि भेट्ने बाचा गर्दै बिदा भयो मेरो संसार तिमी नै हो मेरो आधार तिमी नै हो मेरो संसार तिमी नै हो मेरो आधार तिमी नै हो मलाई स्वर्ग हो यो प्यारो प्यारो उपहार तिमी नै हो मेरो संसार तिमी नै हो मेरो आधार तिमी नै हो को अँधेरीमा जुन छायो तिमी आयो मेरो मनको अँधेरीमा जुन छायो ढकमका फुले सपना जिन्दगी नै मगमगायो मेरो संसार तिमी नै हो मेरो आधार तिमी नै हो जिन्दगियो अधुरो नै थियो जवानी अधुरै थियो जिन्दगियो अधुरो नै थियो जवानी तिमी सँगै भयो सुरु मेरो साँचो यो कहानी The world's best-selling motorcycle just got better. With Splendor Plus, the new face of trust. Designed to excel, Splendor Plus. From Hero Honda. स्लो इन्टरनेटबाट दिक्क हुनुहुन्छ नेपालमै सबैभन्दा फास्ट इन्टरनेट 3.6 Mbps स्पीड भएको केवल एनसेल कनेक्टको डाटा कार्डलाई कम्प्युटरमा जोड्नुहोस् अनि हाई स्पीडमा रमाउनुहोस् जहाँबाट पनि मायाको डोरीले निष्ठुरी मोरीलाई एनसेल नेपालकै लागि दसैँ आयो खाउला पिउला अब कोका कोला पिउला अनि सँगै रम्पम खाउला अब हरेक डेढ लिटर कोका कोला फ्यान्टा वा स्प्राइट को पेट बोतल सँग रु 13 पर्ने रम्पम चाउ चाउ सित्तैमा कोका कोला र कोक द कोका कोला कम्पनी का रजिस्टर्ड ट्रेडमार्कहरु हुन् यस प्रावधानका लागि शर्तहरु लागू हुनेछन् जिमी सोनिया नुगु नेपाल सकल नेपालमी पिन त योगो चाउ चाउ छुख सकसिगु लिस हजुर सकसित योगो तस्क सागो यहाँको इले नेतन बासी रारा हिमश्री फुड प्रणाली उत्कृष्ट उत्पादन मम्मीले भन्नु भएको साबुनले हात एक मिनटसम्म धुनु पर्छ अझै किटाणु जाँदैन बिरामी फर्ने भए ए बन्टी तेरो साबुन स्लो छ हो हातमा एक मिनट होइन केवल 10 सेकेन्ड चाहिन्छ एक्टिभ 5 युक्त लाइफ बोइल लिक्विड ह्यान्ड वास यसले दिन्छ किटाणुबाट 99% सुरक्षा केवल 10 सेकेन्डमा सुपर फास्ट ह्यान्ड वास लाइफ बोइल कुनै डर छैन विद्यार्थीहरूको लागि क्यानाडा र अमेरिका बाहेक संसारको जुनै ठाउँमा गए पनि एक वर्षको लागि $299 ट्राभल एन्ड मेडिकल इन्सुरेन्स हुन्छ नि मात्र हिमालयन जेनरल इन्सुरेन्समा थाहा छैन फोन 4231788 दिनभरको ताजापनको लागि सुमधुर साँझ अनि तपाईँ हाम्रै अन्तर्मनको आवाज मनको कुना कुनामा उब्जिएका अनगिन्ती भावहरू मनै रसाउने गजलहरू एकैछिन साथै बसौँ न इनर सिक्रेट्समा हरेक आइतबार साँझको 6 बजेदेखि 7 बजेसम्म सुमधुर गजलहरू हिट्स अफ एम 91.2 को इनर सिक्रेट्समा प्रायोजक लुम्बिनी बैंक Close up 14th Hits FM Music Awards 2067. Co-sponsored by Pepsi. Associate sponsors Ace, Development Bank, Matapusre Bank, Mega Bank, Prithvi Remit, Nepal Investment Bank, and Prime Life Insurance. Hero Honda ko meru katha, meru geet. आफ्नै व्यस्तता अनि घर परिवारको दुःख सुखमा नै दिनहरू बितिरहेका थिए खाली समयको सदुपयोग गर्दै नजिकैको इन्स्टिच्युटमा कम्प्युटर सिक्न थाले मलाई अपेक्षाको कुराले कता कता सताइरहेको थियो मैले उनलाई मन नपराएको पनि त होइन तर पनि म उनको लागि असक्षम थिएँ अनि हाम्रो र उनको पारिवारिक पृष्ठभूमि पनि फरक थियो उनी धनाढ्य परिवारमा सुख सयलमा हुर्किएकी थिइन् दुःख सुख के हो उनलाई थाहा थिएन जहिले भेट हुँदा पनि केही पनि नसोचेको भनेर टारिदिन्थे यसरी कति दिनसम्म उनलाई ढाँटिरहनु र उनको त्यो घमण्डीपनले गर्दा मैले उनको प्रेमलाई स्वीकार्न बाध्य भएँ सायद जीवनमा पहिलो पटक रमाएको थिएँ उनको साथ पाएकोमा यो खुसीको क्षणमा अभागी यो जिन्दगीमा बादल पारीबाट केही सन्देश बोकी ल्याए झैँ लाग्यो अपेक्षाको साथ अनि प्रेरणाले गर्दा केही गर्न सक्छु भन्ने उत्सुकता ममा जाग्न थाल्यो। मेरो जीवनको लक्ष्य पूरा नभए पनि कम्प्युटर क्षेत्रलाई नै आधार मानेर एउटा प्राइभेट संस्थामा जागिर खान थाले। दोस्रो वर्षको परीक्षाफल प्रकाशित भयो, म पास भएछु। अध्ययनलाई निरन्तरता दिँदै बिहानी समयमा क्याम्पस जानु अनि जागिरतिर लाग्नु मेरो दैनिकी बनेको थियो। यसरी नव वर्ष अनि दसैँ तिहार जस्ता महान पर्वहरूमा विभिन्न स्थानहरूमा घुम्न अनि मन लागेका भावनाहरू साटासाट गर्न जाने गर्थ्यौँ हामी। उनले भन्थिन्, सूर्य मलाई मायाले बाँधेर राख, दैवले पनि चुडेर लैजान नसकोस्, त्यसैले सम्हालेर राख। तिमीले मलाई जति बुझेका छौ त्योभन्दा बढी मैले तिमीलाई बुझेकी छु, किनभने म त केवल तिम्रै हौ, त्यसैले सम्हालेर राख। आज देखे म पनि त भए तिम्रै पेवा, आज देखे म पनि त भए तिम्रै पेवा। मेची तिम्रो खुसी तिम्रो तिम्रै रफेवा, मेची तिम्रो खुसी तिम्रो तिम्रै रफेवा। आज देखे पनि त भए तिम्रै पेवा, आज देखि म पनि त भए तिम्रै पेवा। गन्धले पछ्याउँछ जहाँ तिमी जान्छौ, सुगन्धले पछ्याउँछ जहाँ तिमी जान्छौ। के को रिसले मुस्कानको झटारोले जस्तो यो मनको दैलो खोली भित्रै पसे जस्तो। लत्रेको छु लहराजै देऊ न मलाई टेवा, लत्रेको छु लहराजै देऊ न मलाई टेवा। आज देखि म पनि त भए तिम्रै टेवा, आज देखि म पनि त भए तिम्रै पेवा। सूर्य तामाङजीको जीवनको कथा अझै पनि सकिएको छैन। उहाँको जीवनमा अहिलेसम्म जति उकाली ओह्रालीहरू उहाँले पार गर्नुभयो र जस्ता अनुभवहरू उहाँले भोग्नुभयो ती अनुभवहरू हामीले सुन्यौँ। अझै उहाँको जीवनमा कस्ता मोडहरू आउँछन् अथवा उहाँले आफ्नो जीवनमा कसलाई के दिन सक्नुहुन्छ वा अरूबाट के पाउन सक्नुहुन्छ, उहाँको अनुभवको यो तितो सत्य अझै पनि कति बाँकी छन्, ती सबै कुराहरूलाई म सुनाउनेछु। तर अर्को साता लामो लेख्नु भएको रहेछ, एकैचोटि सकाउन गाह्रो भयो। सूर्यजी यदि तपाईँ सुन्दै हुनुहुन्छ भने पनि अर्को साता म अवश्य पुरा गर्नेछु तपाईँको यो कथालाई। सूर्यजीको जस्तै तपाईँको जीवनमा पनि यस्ता तिता मिठा अनुभवहरू धेरै हुन सक्छन्। जीवनका उकाली ओह्राली पार गर्ने क्रममा तपाईँले बटुल्नुभएका आफ्नो जीवनका भोगाएका ती अनुभवहरूलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो यो ठेगानामा, हिरो होन्डाको मेरो कथा मेरो गीत, हिट्स एफएम 91.2, पोस्ट बक्स नम्बर 21912, काठमाडौँ। वा तपाईले हामीलाई सजिलै इमेल पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो इमेल ठेगाना छ mail@hitsfm.com.np mail@hitsfm.com.np। यो जीवनलाई जसरी बाज्यो त्यही हो जीवन, त्यसैले हामीले यसलाई सधैँ सकारात्मक रूपमा बुझेर मिठो ढङ्गबाट अगाडि बढाउनु पर्छ। अर्को भेटसम्मको लागि मनोज केसी बिदा हुने अनुमति चाहन्छु। समयले साथ दिए हाम्रो भेट अवश्य हुनेछ। नमस्कार।